जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रिय स्तरमा लबिङ गर्ने गृहमन्त्री गौतमको भनाई। वातावरण संरक्षणमा सक्रिय भूमिका खेल्ने विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत। प्राविधिक र व्यवस्थापकीय तैयारी नपुगेका कारण नेकपा एमालेको महाधिवेशन एक हप्ता पर सर्यो। परिवर्तित तालिका अनुसार 7 गते महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने। सरकारका मन्त्रीहरूलाई संविधान सभा सदस्य उपनिर्वाचनको चुनावी प्रचार प्रसारमा नजान निर्वाचन आयोगका आयुक्त गुरुङको आग्रह। शहरी विकास मन्त्रालयद्वारा मकवानपुरको हेटौँडा नगरपालिकालाई सबैभन्दा सफा सहर घोषणा। औद्योगिक राष्ट्र G7 का नेताद्वारा रुसमाथि थप नाकाबन्दी लगाउने घोषणा। अज्ञात बन्दुकधारीको आक्रमण परि क्यानाडामा 3 जना प्रहरीको मृत्यु। र ब्राजिल विश्वकपको अभ्यास खेलमा ट्रिनिदाड एना टोबागो पराजित। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ। सहकर्मी अनिता आर्यालसँगै म सुजिता हमाल। अब समाचार विस्तारमा। गृहमन्त्री वामदेव गौतमले जलवायु परिवर्तनको असर कम गर्नका लागि प्रदूषण रोक्न अन्तर्राष्ट्रिय स्तरमा लबिङ गर्ने बताउनु भएको छ। जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहे पनि त्यसको असर यहाँको हिमालमा परेकाले समस्या सुरु भइसकेको भन्दै उहाँले प्रदूषण कम गर्नका लागि पहल गर्ने बताउनु भएको हो। विश्व वातावरण दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा गृहमन्त्री गौतमले सरकारले संविधान निर्माण सँगसँगै वातावरण संरक्षणमा पनि आफ्नो भूमिका सबल बनाउने बताउनु भयो। कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेलले जलवायु परिवर्तनबाट प्रभावित मुलुकले विश्वका विकसित मुलुकसँग क्षतिपूर्ति पाउने अधिकार रहेको भन्दै नेपालले पनि त्यसका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो। हिमाल अरबौं मानिसको पानीको स्रोत भए पनि जलवायु परिवर्तनका कारण त्यो स्रोत सकिने खतरा बढेको भन्दै बेलैमा त्यसप्रति सचेत हुनुपर्ने बताउनु भयो। कार्यक्रममा वातावरण संरक्षणमा सक्रिय भूमिका खेलेको भन्दै विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरिएको छ। 1,00,000 रुपैयाँको वातावरण महिला पुरस्कार कृतिपुरकी शान्ति चौधरीलाई प्रदान गरिएको छ। त्यस्तै मुख्य सचिव पौडेललाई बागमती नदी सरसफाई अभियानमा सक्रियतापूर्वक लागेकोमा नगद 75,000 रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। पौडेलले आफूले पाएको नगद रिभर्स कन्जर्भेसन ट्रस्टलाई प्रदान गर्नुभएको छ। वातावरण संरक्षण गरे बापत तेह्रथुमको सामुदायिक वन उपभोक्ता महासंघलाई 75,000 रुपैयाँ र वातावरणलाई हानि नपुर्याएको भन्दै उद्योगतर्फ एसियन पेन्ट्सलाई 25,000 तथा 25,000 राशिको वातावरण पत्रकारिता पुरस्कार कान्तिपुरका माधव अर्याल र नागरिकका सुबोध गौतमलाई प्रदान गरिएको छ। राष्ट्रपति डाक्टर रामवरण यादवले दिगो विकासका लागि जनसङ्ख्या व्यवस्थापन गर्न आवश्यक भएको बताउनु भएको छ। विकास योजनाका लागि जनसङ्ख्याको संसार भन्ने नाराका साथ आजदेखि सुरु भएको 3 दिने प्रथम राष्ट्रिय जनसङ्ख्या सम्मेलन 2014 को उद्घाटन गर्दै राष्ट्रपति यादवले जनसङ्ख्या व्यवस्थापनका लागि सन्मावसराई यौन तथा प्रजनन स्वास्थ्य सुरक्षित मातृत्व परिवार नियोजन जस्ता महत्वपूर्ण पक्षलाई ध्यान दिन आग्रह गर्नुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग नेपाल जनसङ्ख्या संघ कृपा नेपाल नेपाल परिवार नियोजन संघ र संयुक्त राष्ट्र जनसङ्ख्या कोषको संयुक्त आयोजना तथा पीएसआई नेपाल र मेरी स्टोप नेपालको सह आयोजनामा सुरु भएको सम्मेलनमा 15 विषयका 72 कार्यपत्र प्रस्तुत हुने बताइएको छ। यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले दिगु विकासमा जनसङ्ख्यालाई प्रभावकारी रूपमा समाहित गर्न स्वास्थ्य तथा जनसङ्ख्या सम्बन्धी नयाँ नीति सरकारले ल्याउन लागेको जानकारी दिनुभयो। हाल दीर्घकालीन जनसङ्ख्या नीति मार्फत जनसङ्ख्या व्यवस्थापनका विभिन्न कार्यक्रम सञ्चालन तथा जनसङ्ख्या तथा विकास सम्बन्धी कायरो सम्मेलन 1994 र सहस्राब्दी विकास लक्ष्यलाई पूरा गर्न सरकारले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो। स्वास्थ्य सचिव डाक्टर परमेण मेस्तोले जनसङ्ख्या व्यवस्थापनका लागि प्रजनन स्वास्थ्य परिवार नियोजन बसाइसराई जस्ता पक्षमा मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो। जेठ 30 गतेका लागि निर्धारित नेकपा एमालेको महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन 1 साता पछाडि धकेलिएको छ। कतिपय प्राविधिक र व्यवस्थापकीय तयारी नपुगेका कारण 1 साता पर सारिएको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभएको छ। परिवर्तित तालिका अनुसार असार 7 गते देशभरका सबै जिल्ला कमिटी जनवर्गीय संगठन लगायत सबै निकायमा महाधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ। असार 8 गते उपचुनाव हुने काठमाडौँ, चितवन, बर्दिया र कैलाली बाहेकका सबै ठाउँमा एकै दिन असार 7 गते प्रतिनिधि छनौट गर्नुपर्नेछ। महासचिव पोखरेलले कुन जनवर्गीय संगठनले कति प्रतिनिधि पठाउन पाउने भन्ने तय हुँदै गरेको बताउनु भएको छ। कति सदस्य बराबर एक प्रतिनिधि भन्ने टुङ्गो लगाउन पनि बाँकी रहेको उहाँले बताउनुभयो। देशभर र प्रवासका समेत गरी पार्टी सदस्यको अन्तिम नामावली र संख्या आएपछि अनुपात छुट्याउने संगठन विभागले जनाएको छ। अहिलेसम्म 2,50,000 संगठित सदस्यको अभिलेख तयार भइसकेको छ। अरू 4-5 जिल्लाको समेत आएपछि सदस्य संख्या करिब 2,60,000 पुग्ने अनुमान गरिएको एमाले संगठन विभागका सचिव ज्ञान बहादुर भुजेलले बताउनु भएको छ। दुई दिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री सुशील कोइराला कुनमिन पुग्नु भएको छ। विशेष विमानबाट त्यहाँ पुग्नुभएका प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डललाई विमानस्थलमा युनान प्रान्तका भाइर 22 गभर्नर गाओ सेनभले स्वागत गर्नुभएको थियो। त्यसपछि प्रधानमन्त्रीलाई सिधै होटल ग्रान्ड प्लासामा लगिएको थियो। उहाँलाई त्यही रहेका वाणिज्य मन्त्री सुनिल थापा र चिनिया राजदूत मोइस मास्कले पनि स्वागत गरेका थिए। भोलिबाट सुरु हुने दोस्रो चाइना साउथ एसिया एक्सपोजिसन तथा 22 चाइना कुनमेन इम्पोर्ट एक्सपोर्ट कमोडिटियल फेयरको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीसँग आज बेलुका युनान प्रान्तका गभर्नर लेगा जिहाङले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री आजै राति उहाँले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुहुनेछ। निर्वाचन आयोगका आयुक्त दुलक बहादुर गुरुङले सरकारका मन्त्रीहरूलाई संविधानसभा सदस्य उपनिर्वाचनको चुनावी प्रचार प्रसारमा नजान आग्रह गर्नुभएको छ। चितवनमा आज भएको निर्वाचन सम्बन्धी कानून तथा निर्वाचन विवाद निरूपण र विद्युतीय मतदान सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै आयुक्त गुरुङले यस्तो आग्रह गर्नुभएको हो। उहाँले केही जिल्लामा गएर मन्त्रीहरूले नै चुनावी प्रचार प्रसार गर्न थालेको भन्दै उहाँले यस्तो नगर्न आग्रह गर्नुभएको हो। आयुक्त गुरुङले राजनीतिक दलहरूलाई पनि मन्त्रीलाई त्यस्तो किसिमको समारोह सभामा नबोलाइदिन अनुरोध गर्नुभएको छ। सरकारको मन्त्री भएर चुनावी प्रचार प्रसार गर्नु भएन, यसबारे मन्त्री आफै नै नैतिकवान हुनुपर्छ, आयुक्त गुरुङले भन्नुभयो। उहाँले संविधान सभा सदस्य उपनिर्वाचन हुने क्षेत्रहरूमा आचार संहिता लागू भइसकेकाले यसलाई कार्यान्वयन गर्न सम्पूर्णसँग आग्रह गर्नुभएको छ। उहाँले आचार संहिता कार्यान्वयन गर्न सके निर्वाचन पनि शान्तिपूर्ण र निष्पक्ष हुने बताउनु भएको छ। आयुक्त गुरुङले आयोग एक्लैले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन नसक्ने भन्दै राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन सबैको सहयोग चाहिने बताउनु भयो। सबैको सहयोगका कारण संविधान सभा निर्वाचन 2070का निर्वाचनहरू शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको बताउँदै उहाँले आगामी उपनिर्वाचन पनि निष्पक्ष, धाँधली रहित र शान्तिपूर्ण तौरबाट सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। आयुक्त गुरुङले सबै समन्वय मिल्न सके विद्युतीय मतदान उपकरण सङ्कलन भएको 2 घण्टाभित्रमा नतिजा सार्वजनिक गर्न सकिने बताउनु भएको छ। कार्यक्रममा चितवन क्षेत्र नम्बर 4 का निर्वाचन अधिकृत तथा चितवन जिल्लाका मुख्य न्यायाधीश विनोद मोहन आचार्य र प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्माले उपनिर्वाचन सफल पार्न सहयोग पुर्याउन सबैसँग आग्रह गर्नुभयो। संविधान सभा बैठकमा आज पनि तत्कालीन राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मसौदामा छलफल भइरहेको छ। मसौदामा भएका सहमति र असहमतिको निकोल सम्बन्धी प्रतिवेदन 2071मा सभासदहरूले बोल्ने क्रम अहिले पनि जारी छ। उक्त प्रतिवेदनमा आफ्नो धारणा राख्नका लागि करिब 400 सभासदहरूले नामावली टिपाएका छन् भने अहिलेसम्म 150 जना जतिले मात्र धारणा राखेका छन्। बाँकी सदस्यहरूले आज पनि आफ्नो धारणा राख्दैछन्। संविधान अभिलेख अध्ययन तथा निकोल समितिले प्रस्तुत गरेको सो प्रतिवेदन एवं सोसँग सम्बन्धित पूरक प्रतिवेदनमाथि एकीकृत रूपमा बैठकमा सभासदहरूले बोल्ने क्रम अघिल्लो गत बिहिबारदेखि सुरु भएको हो। परीक्षा नियन्त्रण कार्यालय सानु ठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आगामी असारको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु बहादुर दावेडका अनुसार असारको पहिलो हप्ताभित्रमा परीक्षाफल प्रकाशन गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले काम तीव्र रूपमा अगाडि बढाइरहेको छ। यस वर्षको एसएलसी परीक्षामा जम्मा 5,67,085 जना परीक्षार्थी सहभागी भएको नियमिततर्फ 4,19,352 जना र एक्जामटेडतर्फ 1,46,733 जना सहभागी बनेका थिए। परीक्षालाई मर्यादित तथा व्यवस्थित बनाउन यस वर्ष कार्यालयले 35 बुँदे आचार संहिता समेत जारी गरेको थियो। शहरी विकास मन्त्रालयले मकवानपुरको हेटौँडा नगरपालिकालाई सबैभन्दा सफा सहर घोषणा गरेको छ। नेपाल वातावरण दिवस 2071 अवसरमा खुल्ला दिशामुक्त घोषणा भइसकेका महानगरपालिका उपमहानगरपालिका र नगरपालिका मध्ये हेटौँडाले पहिलो स्थान प्राप्त गरेको हो। फोहोर मैला व्यवस्थापन, पूर्वाधार विकास तथा हानिकारक फोहोर व्यवस्थापन, योजना र बजेट, खानेपानी तथा ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण, हरियाली प्रबन्धन र सौन्दर्यमा वृद्धि गरी 5 सफा सहर घोषणा गरिएको छ। त्यस्तै दोस्रो र तेस्रो स्थान क्रमशः सुनसरी जिल्लाको धरान नगरपालिका र भक्तपुर नगरपालिकाले हात पारेका छन्। विजयी नगरपालिका मध्ये पहिलो हुनेले 5,00,000 रुपियाँ प्राप्त गरेको छ। दोस्रो र तेस्रो हुनेले 3,00,000 र 2,00,000 रुपियाँ प्राप्त गरेका छन्। विजयी नगरपालिकालाई ललितपुरमा आयोजित एक कार्यक्रममा सरकारका मुख्य सचिव लीलामणि पौडेलले पुरस्कार हस्तान्तरण गर्नुभयो। विश्व वातावरण दिवसको अवसर पारी भरतपुर नगरपालिका र जिल्ला विकास समितिको कार्यालय चितवनको आह्वान तथा सम्पूर्ण नगर स्तरीय टोल विकास संस्थाको सहकार्यमा नगर सरसफाई कार्यक्रम सम्पन्न भएको छ। सफा गाउँ सफा सहर सबै नेपालीको एउटै रहर भन्ने मूल नाराका साथ आजदेखि सुरु सरसफाई कार्यक्रम जेठ 28 गतेसम्म चल्नेछ। आजको सरसफाई कार्यक्रम मालपोत चोकबाट सुरु भएर 24 कोठी हुँदै नगरपालिका कार्यालय भरतोसम्म सरसफाई गरी नगरपालिकाको प्राङ्गणमा औपचारिक कार्यक्रम गरी सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले सरसफाई अभियानमा सहभागी नगरवासीहरूलाई शपथ खुवाउनु भएको थियो। उहाँले म आफ्नो घर टोल नगर सफा राख्न प्रतिबद्ध छु भनी सहभागीहरूले शपथ खाएका हुन्। कार्यक्रममा झन्डै 2,500 नगरवासीको सहभागिता रहेको थियो। चितवनमा विद्यार्थीहरूले सरसफाई अभियान सुरु गरेका छन्। बढी फोहोर सङ्कलन गर्नेलाई पुरस्कृत गर्ने कार्यक्रमसहित विद्यार्थीहरूले सरसफाई अभियान थालेका हुन्। रेज हेड्स नेपालको गैमास रेज गडक कसराका सिपाही मानबहादुर थापालाई क्लिन अफ द इयर अवार्ड 2071 प्रदान गरेको छ। विश्व वातावरण दिवसको अवसर पारे रेज ह्यान्ड्स नेपालले आयोजना गरेको पूर्व पश्चिम लोकराज मार्ग गोन्द्राङदेखि टिकौलीसम्म सरसफाई गर्ने कार्यक्रममा सबैभन्दा बढी प्लास्टिक जन्य फोहोर सङ्कलन गर्न सफल भएका थापालाई अवार्ड प्रदान गरिएको हो। प्रतियोगिताका रूपमा 175 जनाको सहभागिता रहेको थियो। विश्व वातावरण दिवसको सन्दर्भमा अभियान थालेको अभियन्ता सुनिल सापकोटाले जानकारी दिनुभयो। धेरै फोहोर सङ्कलन गर्नेलाई क्लिनर अफ द इयर अवार्ड 2014 सम्मान गरिने सापकोटाले बताउनुभयो। फोहोर सङ्कलन गर्ने विद्यार्थीहरूलाई समेत प्लास्टिकको तौल अनुसारको रकम उपलब्ध गराइनेछ। रेज एन्ड ह्यान्ड्स नेपाल संस्थाले गठन गरेर सप्तगण्डकी मिलेनियम कलेज लगायत विभिन्न कलेजका विद्यार्थीहरू सरसफाई अभियानमा संलग्न भएका छन्। समाजलाई सरसफाईमा चेतना दिलाउनु र वन वन्य जन्तु तथा वातावरण स्वच्छ राखौं भन्दै सन्देशसहित अभियानमा विद्यार्थीलाई सक्रिय बनाएको विद्यार्थीहरूले बताएका छन्। सरकारी विद्यालयमा पढ्ने बाल बालिकाका लागि सरकारले निशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाए पनि नवलपरासीका बाल बालिका शिक्षाबाट वञ्चित हुन पुगेका छन्। नवलपरासीमा अझै पनि 5% बाल बालिका प्राथमिक तहको शिक्षाबाट वञ्चित रहेको जिल्ला शिक्षा कार्यालय नवलपरासीले जनाएको छ। जिल्लामा करिब 7,000 बाल बालिका प्राथमिक शिक्षाबाट अझै पनि पूर्ण रूपमा वञ्चित रहेको सहायक जिल्ला शिक्षा अधिकारी टीकाराम शर्माले बताउनु भएको छ। शिक्षक दरबन्दीको अभाव, ग्रामीण भेग र दलित तथा पिछडिएका बालबालिका प्राथमिक शिक्षाबाट वञ्चित रहेको उहाँले बताउनुभयो। सरकारले छात्रवृत्ति, विद्यालय स्वागत कार्यक्रम, घर दैलो जस्ता कार्यक्रम गरेर बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्ने काम गरे पनि यो कार्यक्रम प्रभावकारी बन्न नसकेको सरकारवालाले बताएका छन्। अब पालो अर्पण सनावासको अर्पण सनावासमा हिजो हामीले सोधेका थियौँ, भरतपुर विमानस्थल वरपरका स्थानीयको माग सम्बोधनमा उत्तम विकल्प के हुन सक्ला। यी विमानस्थल स्थानान्तरण गर्नुपर्छ, वे क्षतिपूर्ति दिएर वरपरका घर हटाउनुपर्छ, से अहिले के अवस्था हुनुपर्छ। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। यी विमानस्थल स्थानान्तरण गर्नुपर्छ भन्नेमा 8%, वे क्षतिपूर्ति दिएर वरपरका घर हटाउनुपर्छ भन्नेमा 20%, से अहिले के अवस्था हुनुपर्छ भन्नेमा 72% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, जलवायु परिवर्तनको असर कम गर्नका लागि के गर्नु पर्ला? ए, जनचेतना सम्बन्धी शिक्षा दिनुपर्छ, बी प्रदूषण रोक्नु पर्दछ, सी स्थानीय स्तरबाटै पहल गर्नुपर्दछ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। अब पालो ट्राफिक खबरको, यति बेला नानगढ हेटौँडा बिरगन्ज सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन 9-20 काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी बुरोवल सडक खण्ड पनि खुला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-63-0063, मोबाइल नंबर 98550-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 44 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। त्यस्तै भोलि बिहानैदेखि दिनभर घाम लाग्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब विदेशका समाचार, औद्योगिक राष्ट्र G7का नेताहरूले रुसमाथि थप नाकाबन्दी लगाउने घोषणा गरेका छन्। युक्रेनमाथि रुसको हस्तक्षेपकारी कार्य जारी रहेको भन्दै ब्रसेल्समा बसेको G7 राष्ट्रहरूको बैठकले रुसमाथि थप नाकाबन्दी लगाउने तयारी गरेको बताएका छन्। उनीहरूले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनको सार्वभौम सत्तामाथि रुसले निरन्तर धावा बोलेको भन्दै त्यसको भत्सना गरिएको हो। रुसलाई G7बाट हटाएपछि बसेको यो पहिलो शिखर सम्मेलन हो। जर्मन चान्सलर एङ्गेला मार्कोलाले आफूहरू अब युक्रेनमाथिको थप अस्थिरता थिग्न नसक्ने बताउनु भएको छ। यसअघि पोल्यान्डमा भएको एक कार्यक्रममा बोल्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले युक्रेनमाथि रुसले कालो चाल चलेको भन्दै रुसलाई चेतावनी दिनुभएको थियो। ब्रसेल्स शिखर सम्मेलनमा सहभागी नभएका रुसका राष्ट्रपति भ्लादिमिर पुतिन भोलि फ्रान्सको राजधानी पेरिसमा हुने डीडेको 70 औं वार्षिक उत्सवमा भने सहभागिता जनाउनु हुने भएको छ। अज्ञात बन्दुकधारीको आक्रमणबाट क्यानाडामा 3 जना प्रहरीको मृत्यु भएको छ। क्यानाडाको न्यू ब्रन्सविक राज्यमा प्रहरी सहितको गाडीलाई लक्षित गरी गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको हो। 26 वर्ष एक युवकले प्रहरीमाथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनामा 2 जना प्रहरी गम्भीर घाइते भएका छन्। गोली प्रहार गर्ने आक्रमणकारीको खोजी कार्य भइरहेको छ। र अन्त्यमा खेल समाचार, ब्राजिल विश्वकपको अभ्यास खेलमा अर्जेन्टिनाले ट्रिनिडाड एन्ड टोबागोलाई पराजित गरेको छ। गैराती भएको खेलमा अर्जेन्टिनाले ट्रिनिडाड एन्ड टोबागोमाथि 3-0 जित निकालेको हो। रोड्रिगो प्यासियोले पहिलो हाफको अन्त्यमा अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। गोन्जालो हिगुइन 15 मिनटमै घाइते भएपछि उनी मैदान प्रवेश गरेका हुन्। यसअघि 45 मिनटमा लियोन मेस्सीले एकै बल अघि बढाएर दिएको पासमा किपर बिट भए पनि गोल गर्न भने चुकेका थिए। 91 मिनटमा मिडफिल्डर जाभियर मसेरानोले अग्रता दोब्बर पारे। मेस्सीको फ्रिकिक पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका हुन्। साँझ 5 बजीको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रिय स्तरमा लबिङ गर्ने गृहमन्त्री गौतमको भनाई। वातावरण संरक्षणमा सक्रिय भूमिका खेल्ने विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत। प्राविधिक र व्यवस्थापकीय तयारी नपुगेका कारण नेकपा एमालेको महाधिवेशन एक साता पर सरियो। परिवर्तित तालिका अनुसार असार 7 गते महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने। सरकारका मन्त्रीहरूलाई संविधानसभा सदस्य उपनिर्वाचनको चुनावी प्रचार प्रसारमा नजान निर्वाचन आयोगका आयुक्त गुरुङको आग्रह। शहरी विकास मन्त्रालयद्वारा मकवानपुरको हेटौडा नगरपालिकालाई सबैभन्दा सफा सहर घोषणा। औद्योगिक राष्ट्र जिसेभेनका नेताद्वारा रुसमाथि थप नाकाबन्दी लगाउने घोषणा। अज्ञात बन्दुकधारीको आक्रमणमा परि क्यानाडामा 3 प्रहरीको मृत्यु। र ब्राजिल विश्वकपको अभ्यास खेलमा त्रिनिदाद एन्ड टोबागो पराजित। हवस् त, साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी अनिता अर्यालसँगै सुजिता हमाल बिदा भई नमस्कार।